प्रधानमन्त्री सुशील कोइराला र चिनिया उप प्रधानमन्त्री वाङ याङ बीच भेटवार्ता, जलविद्युतको विकासमा सहयोग र लगानी गर्न चिन तयार, प्रस्ताव पेश गर्न आग्रह। उम्मेदवारी पार्टीको विधान विपरीत नभएको एमाले नेता नेपालको स्पष्ट उक्ति, ओलीसँग कसैको प्रतिस्पर्धा नहुने युवा संघ अध्यक्ष बस्नेतको दावी। भ्रष्टाचार रोक्न सेवाग्राही स्वयं सचेत हुनुपर्नेमा सरकारवालाहरूको जोड, धादिङमा आज भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु। 45 जनाको ज्यान जाने गरी नाइजेरियामा बोको हरामको आक्रमण, श्रीलङ्कामा विद्रोही संगठनले टेका पूर्व लडाकुहरूको पुनस्थापन गर्ने कार्य अन्तिम चरणमा। र सुटिङकी स्नेहा राणा सहित 4 खेलाडी दक्षिण कोरियामा हुने एसियाली खेलकुदका लागि छनौट। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। चीन भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला र चिनिया उप प्रधानमन्त्री वाङ याङ बीच भेटवार्ता भएको छ। कुनमिनको होटल गार्डनमा आज बिहान करिब 45 मिनट भएको भेटवार्तामा नेपाल र चीन बीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा चिनिया सहयोग, नेपालमा हुन लागेको 18 सार्क शिखर सम्मेलन लगायतका विषयमा कुराकानी भएको छ। भेटमा चिनिया उप प्रधानमन्त्री याङले नेपालको विकासको लागि पश्चिम सेती जलविद्युत आयोजनासहित जलविद्युतको विकासमा सहयोग र लगानी गर्न आफूहरू तयार भएको बताउनुभयो। उहाँले नेपालमा आयोजना हुन लागेको 18 सार्क शिखर सम्मेलनको सफलताको लागि आफूले गर्नुपर्ने सहयोगको लागि तयार भएको भन्दै प्रधानमन्त्रीलाई प्रस्ताव पेश गर्न आग्रह गर्नुभयो। भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माण मार्फत राजनैतिक स्थायित्व प्राप्त गर्ने अन्तिम समयमा रहेको र अब विकासको अभियान सुरु गर्नुपर्ने भन्दै त्यसमा चिनिया सहयोग आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्रीलाई आज नै चिनिया पक्षले जलविद्युत विकासको नमुना प्रस्तुत गरेको छ। प्रधानमन्त्री कोइराला सहितको नेपाली भ्रमण टोली आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ। एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लागेको छ। भट्टराई पक्षले अलग्गै केन्द्रीय समितिको कार्यविभाजन गरेको हस्तलिखित निर्णय पुस्तिका माइनुट प्रचण्ड निवास लाजिमपाटमा पुगेपछि प्रचण्ड पक्षले यसलाई पार्टी अनुशासनको गम्भीर उल्लङ्घन बताएको छ। पोलिटब्युरोदेखि पदाधिकारीसम्म जिताइएको पद अस्वीकार गरेर केन्द्रीय समितिमा मात्र बस्ने अडानमा रहेका भट्टराई पक्षले पार्टीभित्रै अर्को समानान्तर कमिटी बनाएको हस्तलिखित माइनेटमै भेटिएको संस्थापन पक्षका नेताहरूले बताएका छन्। हस्तलिखित निर्णय नै भेटिएपछि संस्थापन पक्षसँगै भट्टराई पक्षधर नेताहरूमा समेत खैला बैला मचिएको छ। संस्थापन पक्षका नेताहरूले भट्टराईले पार्टी फुटाउन लागेको आशंका व्यक्त गरेका छन् भने भट्टराई पक्षले यस्तो कुनै पनि निर्णय नभएको बताएका छन्। प्रचण्ड निकट एक नेताका अनुसार भट्टराई पक्षले केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका 50 जनाको केन्द्रीय समिति सहितको छुट्टै संरचना बनाएका छन्, जसमा भट्टराईलाई समग्र पार्टीको जिम्मा दिइएको छ भने टोपबहादुर रायमाझीलाई सदन र देवेन्द्र पौडेललाई संगठन विभागको जिम्मा दिएको छ। भट्टराई पक्षको भनिएको सो माइनेटमा 13 राज्य समितिको जिम्मा समेत दिइएको छ। प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले लोकतन्त्र बलियो बनाउन स्थानीय सरकारको निर्वाचन हुनुपर्ने बताउनु भएको छ। निर्वाचन आयोगले आज महेन्द्रनगरमा आयोजना गरेको निर्वाचन कानुन तथा निर्वाचन विवाद निरूपण सम्बन्धी अन्तर्क्रियाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन निर्वाचन अपरिहार्य छ। संविधान सभाको निर्वाचन भए पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायको काम समेत प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताउनुभयो। उप्रेतीले निर्वाचनमा आएका विवादलाई सहज ढङ्गबाट समाधान गर्नुपर्ने र अब बन्ने संविधानमा 5 वर्षमा निर्वाचनको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले उपनिर्वाचनको सबै तयारी पूरा भइसकेको बताउनुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधान विपरीत नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरूले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको बताउनुभयो। उहाँले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए, नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहने उल्लेख गर्नुभयो। नेता नेपालले एकीकृत माओवादीबाट संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारपूर्ण भएको बताउनुभयो। उहाँले ए माओवादीको संसद अवरुद्ध गर्ने कार्यले संविधान निर्माणमा असर परेकाले ए माओवादी नेतालाई संविधान निर्माणप्रति गम्भीर हुन आग्रह गर्नुभयो। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपाली कङ्ग्रेसले एकपक्षीय भएर सरकार चलाउँदै गएमा सरकारको स्थायित्व बारेमा प्रश्न उठ्ने बताउनु भएको छ। प्रेस चौतरी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले सरकारले आर्थिक वर्षको अन्त्यमा बजेटको रकमान्तरण गरेर कङ्ग्रेसले एकपक्षीय सरकार चलाएको आरोप लगाउनुभयो। उहाँले आर्थिक वर्षको अन्त्यमा रकमलाई रकमान्तरण गर्दा त्यसको सदुपयोगभन्दा दुरुपयोग बढी हुने बताउनुभयो। पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले आफ्नो पालामा पनि रकमान्तरण गरेको बताउँदै त्यसलाई रोक्नुपर्ने बताउनुभयो। उहाँले अर्थमन्त्री स्थानीय विकास मन्त्रालयले रकम रकमान्तरण गरेको भन्न नमिल्ने बताउँदै अर्थमन्त्रीले रकमान्तरण गर्ने नै स्थानीय विकास मन्त्रालयबाट भएको बताउनुभयो। उहाँले आफ्नो पाला पनि स्थानीय विकास मन्त्रालयबाट रकमान्तरण गरेको बताउनुभयो। पाण्डेले रकमान्तरण कङ्ग्रेस हिमाले माओवादी सबैका पालामा भएको बताउँदै बीचमा केही समय रोकिएको बताउनुभयो। रकमान्तरण देशलाई फाइदा नहुने बताउँदै रोक्नुपर्नेमा उहाँको जोड थियो। एक अर्को प्रसङ्गमा नेता पाण्डेले हिमालेको नेतृत्व सकेसम्म सर्वसहमतिमा हुने बताउँदै आफूले बहसको राजनीति गरेका बेला ओली पक्षले गुटगत राजनीति गरेको बताउनुभयो। एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पार्टीको आगामी महाधिवेशनमा नेतृत्वको लागि नेता केपी शर्मा ओलीसँग कसैको प्रतिस्पर्धा नहुने बताउनु भएको छ। प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बस्नेतले अब पनि केपी ओलीलाई अध्यक्ष नबनाउने हो भने एमाले अन्यायीहरूको पार्टीका रूपमा चिनिने बताउनुभयो। माधव कमरेड अध्यक्षमा लड्नुहुन्न सर्वसम्मत वा निर्वाचनबाट एमालेको आगामी अध्यक्ष केपी ओली हुनुहुन्छ बस्नेतले भन्नुभयो। अध्यक्ष बस्नेतले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बन्नु नेतृत्वको जाम गर्नुभएको दावी गर्नुभयो। 2054 सालदेखि 2064 सालसम्म एमाले पार्टी कमजोर भएको भन्दै बस्नेतले त्यसबीचमा नेतृत्व गर्नेको गम्भीर समीक्षा हुन आवश्यक भएको बताउनुभयो। जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै यसलाई विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बस्नेतले यो विषयलाई महाधिवेशनले हल गर्ने स्पष्ट पार्नुभयो। वन मन्त्री महेश आचार्यले सरकारले अबको एक दशकलाई वन दशक घोषणा गर्ने बताउनु भएको छ। बुटोलमा प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले वन क्षेत्रको दिगो विकास र संरक्षणका लागि वन दशक घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो। चुरे क्षेत्रको संरक्षण गर्न सरकार कटिबद्ध रहेको बताउँदै उहाँले वन संरक्षणसँग सम्बन्धित कार्यक्रम ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग आग्रह गर्नुभयो। उहाँले संसदमा सरकारलाई कुरानै राख्न नदी अवरुद्ध गरिरहनु राम्रो नभएको भन्दै आइतबारसम्म संसदको अवरोध हट्ने दावी गर्नुभयो। नेकपा एमालेकी नेत्री सहना प्रधानलाई अस्पताल भर्ना गरिएको छ। बिहानदेखि 81 ज्वरो आएपछि प्रधानलाई बल्कमा रहेको वयोधा अस्पतालमा भर्ना गरिएको उहाँका छोरा उमेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँलाई सिसियुमा राखेर उपचार गरिएको छ। एमाले अध्यक्ष जननाथ खनाल लगायतका नेताहरू नेत्री प्रधानलाई भेट्न अस्पताल पुगेका छन्। 87 वर्षीय प्रधान 2 वर्षदेखि बिरामी हुनुहुन्छ। शरीरमा केही रोग नदेखे पनि उहाँ बोल्न र ह्यान्डल गर्न सक्नुहुन्न। 2004 सालदेखि राजनैतिक सङ्घर्ष उमिनु भएकी प्रधान 2046 सालको जनआन्दोलनमा वाम मोर्चाको अध्यक्ष र सहकमान्डर भएर काम गर्नुभएको थियो। 2048 र 51 को आम निर्वाचनमा उहाँ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। 2046 सालको राजनैतिक परिवर्तनपछि प्रधान पटक पटक मन्त्री पनि हुनुभयो। प्रधान नेपाली महिला आन्दोलनकी अगुवा समेत हुनुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको विशाल बजारका अध्यक्ष रविन्द्र लाल श्रेष्ठ सहित अन्य सञ्चालकहरूमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरू विरुद्ध 9,74,80,000 भ्रष्टाचार अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दा चलाइएका सञ्चालकहरू अशोक जेवा, तुलाधार निर्मल कुमार धानुक, गौतम लाल श्रेष्ठ, प्रमोद अग्रवाल, भवानी राज पाण्डे, विजय कुमार बानिया र वासुदेव विष्ट छन्। विशाल बजारमा व्यापार व्यवसाय सञ्चालनका लागि कोठा बहालमा लगाउँदा उनीहरूले अनियमितता गरेको अख्तियार चितवनको बाँदरमुढी घटना भएको आज 9 वर्ष पुरा भएको छ। माडी स्थित कल्याणपुर गाविसको बाँदरमुढी खोलामा तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि 38 जनाको मृत्यु भएको थियो। माडीको ऐद्यापुरी गाविसको बगैबाट भरतपुरका लागि छुटेको ना 1 32 45 नम्बरको बस 2062 साल जेठ 23 गते बिहान 7:45 बाँदरमुढी खोलामा विद्युतीय धरापमा पर्दा 38 जनाको मृत्यु भएको थियो भने 72 जना घाइते भएका थिए। बाँदरमुढी पीडितहरूको सक्रियतामा भनेको बाँदरमुढी स्मारकको उचित संरक्षण पनि हुन सकेको छैन। घटना भएको 9 वर्ष पुगिसकेको भए पनि अझै आफूहरूले राहत र न्याय नपाएको पीडितहरूले गुनासो गर्दै आएका छन्। पीडितहरूलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले 60 लाख रुपियाँ राहतको प्याकेज घोषणा गरे पनि पीडितहरूले मानवीय संवेदनालाई पैसासँग जोडेको भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले घोषणा गरेको राहतको प्याकेज बहिष्कार गरेका थिए। यसबीच माडीमा बाँदरमुढी घटना भएको 10औं वार्षिकीको अवसरमा आज घटनास्थलमा स्मृति सभा सम्पन्न गरिएको छ। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मानवाधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताउनुभयो। सो अवसरमा उहाँले दोषी र राज्य पक्षबाट पीडितहरूलाई यथोचित सम्मान हुन नसकेको बताउनुभयो। कार्यक्रम बाँदरमुढी घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति नेपानेको अध्यक्षतामा भएको थियो। जनसरोकारका कार्यमा हुने भ्रष्टाचार रोक्न सेवाग्राही स्वयं सचेत हुनुपर्ने आज भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। मालपोत कार्यालयको सेवा सम्बन्धमा भ्रष्टाचार विरुद्धको अभियान चितवनले गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यालयका कर्मचारीले भ्रष्टाचार गर्न खोजे सेवाग्राहीले भण्डाफोर गर्नुपर्ने बताएका छन्। सो अवसरमा उनीहरूले सरकारी सेवा प्रभावको अवस्था बिस्तारै सुध्रिए पनि झन्झटयुक्त प्रक्रियाले गर्दा भ्रष्टाचार मौलाएका थिए। कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले भ्रष्टाचारको दोषारोपण गर्नुभन्दा कसले भ्रष्टाचार गरियो आफूहरूलाई जानकारी गराउन आग्रह गरे। सो अवसरमा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, मालपोत कार्यालयका प्रमुख घनश्याम उपाध्याय, नापी कार्यालयका प्रमुख राम शर्मा र जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले कार्कीले कोही कर्मचारीले भ्रष्टाचार गरेको थाहा भएमा तत्काल विभागीय कारवाही गरिने बताउँदै आफूहरूबाट भएका कामको कमी कमजोरीहरूलाई पनि औलाउन आग्रह गर्नुभयो। सो अवसरमा भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठले सरकारी क्षेत्रमा रहेको भ्रष्टाचार नियमित अनुगमन तथा प्रभावकारी कार्य सञ्चालन भए मात्रै सुधार हुन सक्ने बताउनुभयो। मालपोत कार्यालय चितवनका मालपोत अधिकृत गुरुदत्त सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै मालपोत कार्यालयले 70 भन्दा बढी कानुनहरू कार्यान्वयन गर्नुपर्ने विकसित भएका प्रविधिहरूको प्रयोगका लागि कानुन अभाव भएकाले पनि कार्य सम्पादनमा समस्या आएको बताउनुभयो। कार्यक्रममा कार्यपत्र माथि संस्थाका उपाध्यक्ष डाक्टर ईश्वरी राज लौडारी र उद्देश्य माथि कार्यक्रममा अधिकृत शालिकराम शर्माले प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नहरूको जवाब कार्यालय प्रमुखहरूले दिएका थिए। युनाइटेड फर क्वालिटी एजुकेसन विषयको 2 दिने कार्यशाला गोष्ठी आजदेखि नारायणगढमा सुरु भएको छ। संस्थागत विद्यालय शिक्षक युनियन एस्टो नेपालको आयोजनामा होटल तिरुपतिमा गोष्ठी सुरु भएको हो। गोष्ठीको चितवन क्षेत्र नम्बर 2 का निर्वाचित सभासद शेषनाथ अधिकारीले उद्घाटन गर्नुभयो। गोष्ठीको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले नेपालको शिक्षा विकासमा एस्टो नेपालले पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै दुखेसो गरेका थिए। संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्दा आगामी दिनहरूमा यस्तो नेपाललाई पनि सहभागिता गराउनुपर्नेमा उनीहरूले माग गरे। कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष मुकुन्द गौतमले नेपालमा अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि आफूहरू सदैव लागिरहने बताउनुभयो। परम्परागत तरिकाले नेपालको शिक्षाको विकास हुन नसक्ने भन्दै आफूहरूको अभियानलाई सहयोग गर्न राज्यलाई आग्रह गर्नुभयो। इस्टो नेपालका प्रवक्ता अम्बिका ओलीले शिक्षकहरूको हक हितमा लड्ने एकमात्र वैधानिक संस्था इस्टो नेपाल भएको जिकिर गर्नुभयो। अवैधानिक रूपमा खुलेका केही सङ्घ संगठनले नेपालको शिक्षालाई राजनीतिकरण गरेको समेत आरोप लगाउनुभयो। गोष्ठीको उद्घाटन सत्रमा सरकारी प्रतिनिधि, विभिन्न सङ्घ संस्था, राजनैतिक दलका प्रतिनिधि, शिक्षासँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयहरूमा आबद्ध शिक्षकहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको हो। भोलिसम्म चल्ने गोष्ठीमा देशभरबाट झन्डै 80 जनाको सहभागिता रहेको छ। धादिङको जोगीमारामा आज ट्रक दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको N5X7141 नम्बरको ट्रकको गाडीका 2 टायर पड्किएर सडकबाट खस्ता चालक बाह्रा रघुनाथपुर, चारका विनोद शाह कलवार र सहचालकको ज्यान गएको हो। सहचालकको नाम खोल्न सकेको छैन। यस्तै काठमाडौँ कालीमाटीमा आज बिहान पानी बोकेको ट्याङ्करको ठक्करबाट 1 जनाको ज्यान गएको छ। बल्कुबाट कालीमाटीतिर जाँदै गरेको N9488 नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा साइकल चालक अर्घाखाँची हमसपुर 8 का 40 वर्षका गणेश बेकको ज्यान गएको हो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? ए, जनचेतना सम्बन्धी शिक्षा दिनुपर्छ। बी, प्रदूषण रोक्नुपर्छ। र सी, स्थानीय स्तरबाटै पहल गर्नुपर्छ। तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए, जनचेतना सम्बन्धी शिक्षा दिनुपर्छ भन्नेमा 42%, बी, प्रदूषण रोक्नुपर्छ भन्नेमा 27%, र सी, स्थानीय स्तरबाटै पहल गर्नुपर्छ भन्नेमा 31%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए, होला पनि, बी, षड्यन्त्र होला, र सी, नाटक मञ्चन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मगरिन, मगरिन 9 बिसे काठमाडौँ सडक खण्ड, मगरिन दमौली पोखरा सडक खण्ड र नानगढ फरासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको अनुमान छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। अब अब अन्तर्राष्ट्रिय समाचार संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाइजेरियाको उत्तर पूर्वी सहर मेदुगुरी स्थित एक गाउँमा हमला गर्दा कम्तीमा 45 जनाको मृत्यु भएको छ। गाउँ प्रवेश गरेर गाउँलेहरूलाई उपदेश दिन आएको भन्दै बोको हरामले आक्रमण गरेको स्थानीयवासीले बताएका छन्। अधिकारीहरूका अनुसार यस हप्ता मात्रै बोको हरामको आक्रमणबाट त्यहाँ 200 भन्दा बढी नागरिक मारिएका छन्। देशमा संकटकालको घोषणा भएपछि मेदुगुरी क्षेत्रमा यस हप्ता मात्रै आक्रमणका घटना भएका हुन्। नाइजेरियामा बोको हरामले 200 भन्दा बढी किशोरीहरूलाई अपहरण गरी बन्धक बनाएपछि त्यहाँ आक्रमणका घटना बढिरहेका छन्। बोको हरामले पश्चिमी शिक्षाको विरोध गर्दै 5 वर्ष अघि सशस्त्र युद्धको सुरुवात गरेको थियो। श्रीलङ्का सरकारले विद्रोही संगठन लिबरेसन टाइगर्स अफ तमिल इलम लेटेका पूर्व लडाकुहरूको पुनस्थापनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ। अन्तिम चरणको पुनस्थापनाको काम आउँदो वर्षको पहिलो त्रैमासिक अवधिमा पुरा हुन सक्ने पुनस्थापना आयुक्त मेजर जनरल जगत विजय तिल्लेकेले बताउनुभयो। उहाँका अनुसार अन्तिम चरणमा अन्तर्गत 4 महिलासहित 129 जना पूर्व लिट्टे सदस्यको पुनस्थापनाको काम भइरहेको छ। उनीहरू अहिले उत्तरी प्रान्त भवोनियाको पुन्थोत्तम पुनस्थापना केन्द्रमा सेना र पुनस्थापना ब्युरोले सञ्चालन गरेको 1 वर्ष पुनस्थापना कार्यक्रममा सहभागी छन्। पुनस्थापना आयुक्त विजय तिल्लेकेले हरेक 3 महिनामा निश्चित सङ्ख्यामा पूर्व लडाकुहरूलाई समाजमा पुनस्थापना गराउने काम भइरहेको र पछिल्लो 1 महिनामा मात्र 12 जना पूर्व लडाकुहरूलाई पुनस्थापित गरिसकेको बताउनुभयो। अहिलेसम्म समाजमा पुनस्थापित गराएकाहरूमध्ये 230 जनाभन्दा बढी उच्च शिक्षा हासिल गर्नका लागि योग्य भइसकेका छन् भने 35 जनाले विश्वविद्यालय अध्ययन गरिरहेका छन्। श्रीलङ्कामा 2.5 दशकभन्दा लामो समयसम्म चलेको गृह युद्ध 2009 अन्त्य भएको थियो। युद्धका क्रममा आत्मसमर्पण गरेका र सेनाले नियन्त्रणमा लिएका लिटे लडाकुको संख्या झन्डै 12,000 थियो। खेल समाचार। ओलम्पियन स्नेहा राज्य लक्ष्मी राणा सहित 4 खेलाडी दक्षिण कोरियाको इन्चोनमा हुने 17 एसियाली खेलकुदका लागि छनौट भएका छन्। नेपाल सुटिङ संघद्वारा आयोजित छनौट प्रतियोगिताको महिला 10 मिटर एयर राइफलमा स्नेहाले 400 मा 379 अङ्क ल्याएर पहिलो हुँदै इन्चोनको टिकट पक्का गरिन्। 6 जनाले प्रतिस्पर्धा गरेको यस प्रतिस्पर्धामा 378 अङ्क साथ नेपाल प्रहरीकी अस्मिता राई र 376 अङ्क सहित ओलम्पियन फुलमाया कक्षा कोयाप्साकी पनि छनौट हुन सफल भइन्। यो प्रतिस्पर्धामा सहभागीले छनौट हुन 375 मयुकिज मिसनमा गर्नुपर्ने थियो। साधु बाटो स्थित सुटिङ रेन्जमा भएको छनौट अन्तर्गत पुरुष 10 मिटर एयर पिस्तोलमा बागलुङका केबी फोन पहिलो भएर इन्चोन यात्रा पक्का गरे। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ 2 महिना लामो प्रशिक्षणका लागि पोल्यान्ड जाने भएका छन्। श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब ज्यागिल्लोना बायलिस्टोकले प्रशिक्षणको लागि बोलाएको हो। क्लबले औपचारिक पत्र पठाइसकेकाले केही दिनमा भिसा प्रक्रिया पुरा गरी पोल्यान्ड जाने तयारी गरेको श्रेष्ठले बताउनुभयो। क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौँको पोलिस कन्सुलेट कार्यालयलाई पत्र पठाएको छ। क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षण जुलाई 1 तारिकदेखि हुने उल्लेख छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक रिचार्ड ओरोलोस्कीको सहयोगमा श्रेष्ठलाई यो अवसर मिलेको हो। ज्यागिल्लोना बायलिस्टोक पोलिस प्रिमियर लिगको यो सिजनको 3रो स्थानको क्लब हो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री सुशील कोइराला र चिनिया उप प्रधानमन्त्री वाङ याङ बीच भेटवार्ता। जल विद्युतको विकासमा सहयोग र लगानी गर्न चीन तयार। उम्मेदवारी पार्टीको विधान विपरीत नभएको एमाले वरिष्ठ नेता नेपालको स्पष्टोक्ति। ओलीसँग कसैको प्रतिस्पर्धा नहुने युवा संघका अध्यक्ष महेश बस्नेतको दावी। भ्रष्टाचार रोक्न सेवाग्राही स्वयं सचेत हुनुपर्नेमा सरकारवालाहरूको जोड। धादिङमा आज भएको ट्रक दुर्घटनामा 2 जनाको मृत्यु। 45 जनाको ज्यान जाने गरी नाइजेरियामा बोको हरामको आक्रमण। श्रीलङ्कामा विद्रोही संगठन लिटेका पूर्व लडाकुहरूको पुनस्थापना गर्ने कार्य अन्तिम चरणमा। र सुटिङकी स्नेहा राणा सहित 4 खेलाडी दक्षिण कोरियामा हुने एसियाली खेलकुदका लागि छनौट। अवस् त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार।